बजाई दिन्छु बाँसुरी, बजाई दिन्छु बाँसुरी, ढुन खोज्छु भने भो भो अब बोल्दिन, रुन खोज्छु भने बजाई दिन्छु बाँसुरी, ढुन खोज्छु भने भो भो अब बोल्दिन, रुन खोज्छु भने बजाई दिन्छु बजाई दिन्छु बाँसुरी।